रुँदैछु म तिमीलाई सम्झेर कति रुँदैछु म तिमीले छोड्यौ जिन्दगी बेहाल भयो तिम्रै यादमा पागल पागल हुँदैछु म छ मेरो मनमा हँस्न पाइन एक बारको जीवनमा कति रुँदैछु म तिमीलाई सम्झेर कति रुँदैछु म तिमीले छोड्यौ जिन्दगी बेहाल भयो तिम्रै यादमा पागल पागल हुँदैछु म तिमीलाई सम्झेर कति रुँदैछु म तिमीले छोड्यौ जिन्दगी बेहाल भयो तिम्रै यादमा पागल पागल हुँदैछु म छोड्यो कुलातमा फस्या छु तिम्रै यादमा तडपिँदै फस्या छु कति रुँदैछु म तिमीलाई सम्झेर कति रुँदैछु म तिमीले छोड्यौ जिन्दगी बेहाल भयो तिम्रै यादमा पागल पागल हुँदैछु तिम्रै यादमा तडपिँदै बस्या छु कति रुँदैछु तिमीलाई सम्झेर कति रुँदैछु म तिमीले छोड्यौ जिन्दगी बेहाल भयो तिम्रै यादमा पागल पागल हुँदैछु तिमीलाई सम्झेर कति रुँदैछु म तिमीले छोड्यौ जिन्दगी बेहाल भयो तिम्रै यादमा पागल पागल हुँदैछु म रुँदैछु म तिमीलाई सम्झेर कति रुँदैछु म तिमीले छोड्यौ जिन्दगी बेहाल भयो तिम्रै यादमा पागल पागल हुँदैछु म पाउनाले छोटा छिया छिया मुटु आफ्नो त कति रुँदैछु म तिमीलाई सम्झेर कति रुँदैछु म तिमीले छोड्यौ जिन्दगी बिहार भयो तिम्रै यादमा पागल पागल हुँदैछु म तिमीलाई सम्झेर कति रुँदैछु म तिमीले छोड्यौ जिन्दगी बेहाल भयो तिम्रै यादमा पागल पागल हुँदैछु म Thank you. रुँदैछु म तिमीलाई सम्झेर कति रुँदैछु म तिमीले छोड्यो जिन्दगी बिहान भयो तिम्रै यादमा पागल पागल हुँदैछु म विगतलाई तिमीले नि रुँदैछु म तिमीलाई सम्झेर कति रुँदैछु म तिमीले छोड्यो जिन्दगी बिहार भयो तिम्रै यादमा पागल पागल हुँदैछु म तिमीलाई सम्झेर कति रुँदैछु म